सी चितवन Thank you. सुरके थैली खै भन सुरके थैली खै चौबन्दी मा तूने को सुरके थैली खै लै बरी लै बरी लै बरी लै लै लै बरी लै लै लै कुरु सैले बुने को झुमके रुमाल खै झुमके रुमाल खै भन झुमके रुमाल लाजै नमानी ओसानी गर्छौ प्यारे बैमानी नखोज है न्यू रामा नखोज है न्यू नखोज है न्यू रामा नखोज है न्यू राम सैला ठेका भित्र पानी राम सैला गर्छु पर पर सर्छु मन अन्तै साट्यो कि अनकानी गर्छु पर पर सर्छु मन अन्तै साट्यो कि मलाई उल्लु बनाएर धोका दिन पो आट्यो कि अझै हिसाब मिलाउनु छ जे कथा त भई पटुकीमा सिउरेको सुरके थैली खै सुरके थैली खै भन सुरके थैली खै चौबन्दीमा तुनेको सुरके थैली खै मन मौजी मान्छे कता कता जान्छे खोज निन्दा नगर मन मौजी मान्छे कता कता जान्छे खोज निन्दा नगर कलिलै छ वैश्य राजे बल जफ्ती नगर कक्का की कुकु कुकु की कई कई रोका तेरा बुने को झुमके रुमाल खै झुमके रुमाल खै भना झुमके रुमाल खै गुरु सैने बुने को झुमके रुमाल खै चौबन्दी मा तूने को सुरके थैली खै जिन्दगी मनको तिर्खा मनैको बन्दकी एक दुई तिन चार पाँच काका कुल झैँ भएको छ जिन्दगी मनको तिर्खा मनैको बन्दकी एक दुई तिन चार पाँच दुई तिन चार पाँच छ गन्दै हिसाब गरेको सपना देखे मायालु मैले तिम्रो सिउँदो भरेको Thank you. प्यारो हो एक दुई तिन चार पाँच दुई तिन चार पाँच छ गन्दै हिसाब गरेको सपना देखे मायालु मैले तिम्रो सिउँदो हारेको चार पाँच छ गन्दै हिसाब गरेको सपना देखे मायालु मैले तिम्रो सिउँदो हारेको पश्चिम र छुक छुक छुक छुक गुडेको सपना देखे मायालु तिमी सितै रिङ रोड घुमेको ए माया तिम्रो मै छुने तिमी नै यो मन छुने ए माया तिमी नै यो मन छुने तर माया तिमी मेरो हुने किन हुने ए माया तिम्रो मै छुने छोरी अध्यारो मालको बाल बाउकी छोरी छोरी चाल्छु मे त कहो राजिम्मा बाउकी छोरी अधारो मालाको माया काले छोकी गोरी रमाइलो रङ्ग भो जे हो नोथ्यो मायालु सङ्ग भो जिम्मा बाउकी छोरी चाल्छु मे त कहो राजिम्मा बाउकी छोरी अधारो मालाको माया काले छोकी गोरी अधारो मालाको माया काले छोकी गोरी Go sing ki, we mula go chana, if we परी मुलाको जाना सालमा परी कापोली उम्किएर जाना कानैमा झुम्काना कानैमा झुम्काना यसै तिमलाई काद्युला उम्काना उही मुलाको सिन्की उही मुलाको जाना ए उही मुलाको जाना सालमा परी कापोली उम्किएर जाना जालमा परेका बौली उम्किएर जाना जाना, हे उई मुलाको जाना, भोले बाई कपौली